होइन के आउँछ रे? कुन रेडियोमा आउने हो? आमाको दाजु भाइ दिदी बहिनी सब सँगै बसी सुनौ हजुर लोक चौतारी अब मेला पाता सुख दुख घाँस काट्दा नि वनमा यही लोक संगीत गुन्जिरहन्छ हर पल हाम्रो मनमा सबै खाले बच्छन् गीत गाउँछ हर वन पाखा तपाईँ हाम्रै मनमोटुमा बस्न सफल भाका सबको मनमा उमङ्ग छाइसक्यो लोक चौतारी घर घरमा आइसक्यो सबको मनमा उमङ्ग छाइसक्यो लोक चौतारी घर घरमा आइसक्यो लोक चौतारी घर घरमा आइसक्यो नब्बे थुप्लो चार मेगाहर्जमा अब प्रस्तुत हुँदैछ कार्यक्रम लोक चौतारी। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनि हिमालदेखि तराईसम्मका लोकगीत लोक संस्कृति र यिनै कलाकारहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन्। पखाली धमिलो दाग धरती बनौ सहरा भरा पखाली धमिलो दाग बनी पखाली धमिलो दाग धरती बनौ सहरा भरा उब्जिउन अन्न र बाली लटरम्ब गरा गरा फुलुन बेली र चमेली छर्दै सुबास वागमा पुगोस खान सबैलाई मिठो मसिनो भागमा नहुन कोही दुखी रोगी नहोस् हिंसा कतै पनि बसौँ सबै मिलीजुली शान्त सुन्दर सुखी बनी क्षमता साथ ममता जागोस भन्ने छ चाहना अरू के नै दिन सकिन्छ र दिए आज कार्यक्रम लोक चौतारीको प्रथम भागमै यही शुभकामना शुभकामना हाम्रा सम्पूर्ण शुभचिन्तक महानुभावमा नववर्ष 2074 सालको। हामी सदाको बसाइमा जस्तै आज पनि हाजिर भइसकेका छौँ मित्रहरू। रेडियो मिरमिरे 89.4 मेगाहर्ज काठमाडौँबाट, सामुदायिक रेडियो पालुङ एफएम 107.2 मेगाहर्ज मकनपुरको पालुङबाट, रेडियो मर्निङ स्टार 90 मेगाहर्ज नेपालगञ्जबाट, सामुदायिक रेडियो जागृति एफएम 87.9 मेगाहर्ज विराटनगरबाट, रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटाबाट, रेडियो गणतन्त्र राप्ती एफएम 95.1 मेगाहर्ज दाङघोराईबाट, गेमी त्रिवेणी एफएम 94.3 मेगाहर्ज रुकुमबाट, 91.9 मेघाहर्ज तहलका एफएम सल्यानबाट, 89 मेघाहर्ज राम ज्ञानु एफएम बर्दियाबाट, 103.4 मेघाहर्ज शक्ति एफएम हेटौँडाबाट, 107.8 मेघाहर्ज रेडियो झिलमिला कञ्चनपुरबाट, अनि 94.8 मेघाहर्ज रेडियो चौरजहारी रुकुमबाट। इन्टरनेट अनलाइन www.radiomirmire.com.np मार्फत पनि लगइन गरेर प्रस्तुति लोक चौतारीको बसाइलाई यहाँहरूले विश्वभरकै साथ सुनेर साथ दिइरहनु भएको छ। निकै हर्ष उल्लासका साथमा आजको यो नयाँ घामको नयाँ श्रृङ्खला प्रस्तुति लोक चौतारीमा आज पनि हामी हाजिर भइसकेका छौँ। यहाँहरूले प्रस्तुति यो लोक चौतारीलाई फेसबुक लाइभ अन्तर्गत पनि धेरै मुलुकहरूमा हेरेर हामीलाई साथ दिइरहनु भएको छ। सम्पूर्ण श्रोता महानुभावमा धेरै धेरै धन्यवाद। यो कार्यक्रम प्रस्तुत राजु बोहराको र देशभर छरिएर रहेका विभिन्न रेडियो स्टेसनबाट प्रसारणमा आइरहेको जुन जुन संचार गृहको तरङ्गबाट यहाँहरूले प्रस्तुति लोक चौतारीलाई सुन्दै हुनुहुन्छ। सम्पूर्ण संचार गृहको तर्फबाट पनि आम नेपालीहरूमा नववर्ष 2074 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। मित्र, प्रस्तुति लोक चौतारीको यो बसाइलाई हामीले 2073 साललाई फर्केर हेर्ने बहानामा कुनै कलाकारहरूका सृजनालाई उच्च स्थानमा पुर्याउने, कुनै कलाकारहरूका सृजनालाई तल गिराउने काम गर्दै गरेनौँ आजको प्रस्तुतिमा। किनकि ती सबै गर्दाखेरि हामीलाई प्राप्त नभएका गीत सङ्गीतहरू पनि निकै उच्च स्तरका बनेका हुन सक्दछन्। कुनै गीतहरू हामीले प्रसारण गर्न नभ्याएका पनि हुन सक्दछौँ। त्यसो त समग्र रूपमा ती मूल्याङ्कनहरू हामीबाट गरिँदाखेरि मात्र नाम स्मरणमा रहेका ती कलाकारहरूको सृजना मात्रै मानसपटलमा पर्छ र धेरै श्रोताहरू समक्ष पुग्छ। त्यो अर्थले हामीले त्यो कामलाई गर्न अगाडि बढाएनौँ। किनकि सबै गीत सङ्गीतका सृजनाहरू राम्रा रहेका छन्। मात्र मैले यही नै भन्न चाहेँ, नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा यो वर्ष 2074 साल र आगामी वर्षहरूमा भने विकृति र विसङ्गतिलाई पखालेर आफ्ना सृजनाहरू बजारमा पस्क्यौँ र राम्रा गीत सङ्गीतहरूलाई मात्रै श्रोताहरूले मन मस्तिष्कमा सजाउँ, यही मात्र मैले भन्न चाहेँ। र विगत 2073 फर्केर हेर्ने बहानामा मैले भनिहालेँ, कार्यक्रमको प्रथम भागमै कुनै कलाकारहरूलाई उच्च स्थानमा पुर्याउने, कुनै कलाकारहरूलाई गिराउने काम यो प्रस्तुता राजु बोहराले गरेन, अर्थात् रेडियो मिरमिरे 89.4 मेगाहर्जले गरेन। किनकि रेडियो मिरमिरे 89.4 मेगाहर्जले समग्र नेपाली गीत सङ्गीतहरूलाई उच्च स्थानमा राखेर प्रसारण गर्छ, कुनै पाश्चात्य गीत सङ्गीतहरूलाई स्थान दिँदैन। हामी नेपाली भूमिमा तयार भएका गीत सङ्गीत अनि कलाकारहरूलाई प्रमोसन गर्नका निमित्त हर रात अथवा अवरात्र रूपमा खटिने रहेका हुन्छौँ। मैले यो जानकारी गराएँ। नववर्षको शुभकामनासहित धेरै गीत सङ्गीतहरू हामीलाई प्राप्त भएका छन्। ती गीत सङ्गीतहरू प्रस्तुत गरौँला नै। क्रमशः प्रस्तुतिको समय अवधिभरसम्म यहाँहरूले हामीलाई सुनेर साथ दिनुहोला मित्र। हामी क्रमशः ती गीत सङ्गीतका साथमा आजको यो श्रृङ्खलामा यहाँहरूका शुभकामना सन्देशहरू लिनेछौँ। छोटो मिठो रूपमा मात्र यहाँहरूले शुभकामना व्यक्त गर्न पाउनुहुनेछ। आज यहाँहरूका रोजाइका भाकाहरू प्रस्तुत गर्ने पालो हो। म रोजाइ राख्ने त्यो अवसर भने दिन सक्दिनँ, किनकि आज धेरै श्रोताहरूको सहभागितालाई प्रस्तुतिमा अटाउने मेरो रहर रहेको छ, धोको रहेको छ, यहाँहरूको चाहना मेट्ने मेरो सोच रहेको छ। तसर्थ 4770136 टेलिफोन सम्पर्क गर्नुहोला। म धेरैभन्दा धेरै श्रोताहरूसँग कुराकानी गर्नेछु र यहाँहरूका शुभकामना सन्देशलाई आम तपाईँका आफन्तजन समक्ष पुर्याउनेछु। र अब कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप एक भाकालाई प्रस्तुत गर्छु। त्यो भाका प्रस्तुत गर्नुपूर्व एउटा जानकारी गराउँछु। नेपाली गीत सङ्गीतको श्रीवृद्धिको लागि अवरात्र रूपमा नै खटिने एक वरिष्ठ सङ्गीत संयोजक हुनुहुन्छ, विनोद बाजुराली। मालाश्री रेकर्डिङ स्टुडियो सञ्चालन गरेर धेरै गीत सङ्गीतहरूमा आफ्नो कला प्रस्तुत गर्नुका साथै आफैमा पनि एउटा कुशल गायकको रूपमा परिचित हुँदै नेपाली गीत सङ्गीतको हितका निमित्त उहाँले अग्रसरता देखाइरहनु भएको छ। पछिल्लो समयमा नवनिर्वाचित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्य समेत रहनुभएका विनोद बाजुरालीले परदेश नम्बर 6 बोलको भाका आजैबाट मात्र सार्वजनिकरण गर्नका निमित्त हामीलाई उपलब्ध गराइदिनु भएको छ। यसको म्युजिक भिडियो पनि अब आजकै दिनबाट सार्वजनिक हुने जानकारी हामीलाई प्राप्त भएको छ र त्यसैले पनि आजको कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप कलाकार एवं संयोजक सङ्गीत संयोजक विनोद बाजुरालीको तर्फबाट आम सङ्गीत पारखी मनहरूमा नववर्ष 2074 सालको शुभकामना सहित परदेश नम्बर 6 बोलको भाकाबाट प्रस्तुतिको सङ्गीतमय शुभारम्भ गर्छु। यस भाकामा आवाज विनोद बाजुराली अनि विष्णु माझीको स्वर रहेको छ। लय विनोद बाजुरालीको शब्द रहेको छ, राजेन्द्र शाह बिपीको। सुनौ कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप यस भाकालाई र यसपछि भने यहाँहरूका शुभकामना सन्देशलाई म समेट्नेछु। धेरै मित्रहरू फेसबुक लाइभ अन्तर्गत हामीलाई सन्देश प्रवाह गर्नका लागि अनुरोध गर्दै सम्पर्कमा आइरहनु भएको छ। समयले साथ दिएसम्म उहाँहरूका सन्देशलाई पनि म समेट्नेछु। अहिलेलाई भने परदेश नम्बर 6 बोलको भाका आम सङ्गीत पारखी मनहरू माझ। धन सम्पत्ति छैन घर मेरो परदेश नम्बर सात घर मेरो परदेश नम्बर सात दिन पारायो आफ्नो भन्छन् रात ए दिल खोलेर गरौँ सुवा ए दिल खोलेर गरौँ सुवा मिठा मिठा मिठा मिठा माया तिरतीका बाप ए दिल खोलेर गरौँ सुवा मिठा मिठा मिठा मिठा माया तिरतीका बाप निकै मेहनतको साथमा यस गीतको म्युजिक भिडियो पनि तयार बनेको छ। नव वर्ष 2074 सालको शुभकामना सहित आजैबाट यो गीतको म्युजिक भिडियो पनि सार्वजनिककरण गरिने कुरा हामीलाई वरिष्ठ सङ्गीत संयोजक एवं गायक र अझ भन्नुपर्दाखेरि एक रेकर्डिङ स्टुडियो व्यवसायी पनि भनेर म भन्न रुचाउँछु। स्टुडियो माला श्री सञ्चालन गरेर धेरै गीत सङ्गीतहरूको श्रीवृद्धिको लागि अवरात र खटिरहनुहुने विनोद बाजुराली मार्फत हामीलाई यो जानकारी प्राप्त भएको छ। मैले कार्यक्रमको प्रथम भागमा भने मित्रहरू, मैले विगत 2073 साललाई फर्केर हेर्ने बहानामा दुईजना कलाकारको प्यारो बन्ने चेष्टा गरिन, किनकि मैले समग्र लोक तथा दोहोरी गीत सङ्गीतको हितका निमित्त सञ्चार माध्यमबाट आफ्नो भूमिका निर्वाह गर्नु छ। त्यसैले समग्र नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रलाई केन्द्रित गरेर तयार भएका गीत सङ्गीतहरू प्रशंसा योग्य रहेका छन्। कलाकारहरूका मेहनत त्यसमा लुकेका छन् र अझ भन्नुपर्दाखेरि विकृति जन्ने गीत सङ्गीतहरूलाई भने हामी आम कलाकार सञ्चारकर्मीहरूले पखाल्नु पर्दछ समग्र रूपमा। यही मात्र भने र विगतलाई फर्केर हेर्ने बहानामा मैले दुईजना कलाकार जो आफ्नो समीपमा हुन्छन्, नजिकका हुन्छन्, सधैँ प्रशंसा मात्रै गरिरहन्छन्, उहाँहरूको हाई भन्न हाई हाई भन्न म चाहिन। त्यसैले म सदाको श्रृङ्खलामा जस्तै प्रस्तुति लोक चौतारीलाई सिँगार्नेछु र यति बेला आफ्नो शुभकामना राख्नका लागि कोही मित्र आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? हेलो हेलो 477-0136 को माध्यमबाट तपाईँ सम्पर्कमा आउन सक्नुहुनेछ अनि नव वर्ष 2074 को शुभकामना आफ्ना साथीहरूलाई व्यक्त गर्न सक्नुहुनेछ। हेलो नमस्कार नमस्कार, नव वर्ष 2074 को शुभकामना यहाँलाई, कहाँदेखि को बोल्दै हुनुहुन्छ? तपाईलाई पनि 74 सालको लाखौं लाख शुभकामना। हस् धन्यवाद। यहाँको शुभ नाम के पर्यो होला? आयुषा पापा, भक्तपुरबाट दादा। आराम हुनुहुन्छ आयुषा जी? आरामै बिन्दास। ल नव वर्षको शुभकामना कसलाई? हजुरलाई कार्य सफलताको कामना, 73 सालमा हुन नखोजेको पनि 74 सालमा हजुरले रोजीको खोजेको सबै आँटेको कामहरू पुरा होस् भन्न चाहन्छु होइन हजुर। अनि रेडियो के अरे मिरमिरे होस् टिमको लागि, अनि त्यसपछि मेरो साथीभन्दा मेरो मनमुटुको हुनुहुन्छ कमला थापा, म पनि धेरै मिस गरेको छु, उनी यो कार्यक्रम सुनेर बसिरहेछ, कहिले पनि छुटाउँदिनँ है। त्यसै नयाँ वर्षको शुभकामना, अनि त्यसपछि हुनुहुन्छ आयुष रिजाल अनि प्रेम गुरुङ दादा, अनि त्यसपछि पदम रामाजी दादा, अनि कृष्ण भक्त ख्याजु दादा, अनि यो देश विदेशमा दुःख नेपाली दाजुभाइहरू दुःख गरेर बस्नु भएको छ, 74 सालमा नपुगे पनि 74 साल होस् भन्न चाहन्छु, खुसियाली नै खुसियाली होस् भन्न चाहन्छु। हस् हस् ल, सम्पर्कमा आउनुभयो, हस् नमस्कार। हामी पृष्ठभूमिमा तिमी जस्तो पापिनी मलाई चाहिँदैन यो भाका पनि आज नव वर्ष 2074 सालको पहिलो दिन वैशाख 1 गते हामी प्रस्तुत गर्दैछौँ। राम शरण आले र सुनिता छिनालको संयुक्त प्रस्तुतिमा आवाज राम शरण आले अनि सुनिता छिनालको सुर रहेको छ, लय शब्द राम शरण आलेको। मित्र अबल भने हामी यो भाकाको साथमा कार्यक्रमको मध्यान्तरमा जान्छौँ। कार्यक्रमको मध्यान्तर पश्चात फेरि पनि यसै गरी नै यहाँहरू माझ प्रस्तुत हुनका लागि आउँला, यहाँहरूले हामीलाई सुनेर साथ दिँदै गर्नुहोला। विश्वास घटेको छोरीले हाने से मेरो मोटु आइचानो ठाने से चोखो माया किने र गाईलाई पाइदैन छट पटाउँदै मराउला बरुमा तिमी जस्तो पापिनी मलाई चाहिँदैन मराउला बरुमा तिमी जस्तो पापिनी